नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज पनि छलफल हुँदै संविधान सभाको बैठक आज पनि बस्दै चीनबाट अनुदानमा ल्याएको नयाँ जहाजले आउँदो असार 15 गतेभित्र व्यवसायिक उठान गर्ने थप 5 वटा नयाँ जहाज पनि ल्याउने निगमको तयारी सरकार र विद्रोहीबीच दक्षिण सुडानमा युद्धविराम सम्झौतामा सहमति दुवै पक्ष 60 दिनभित्र संक्रमणकालीन सरकार गठनमा पनि सहमत र विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष ब्लाटरलाई अर्को वर्ष पद छुन्न दबाव। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज छलफल हुँदैछ। बेलुकी 5 बजे बोलाइएको संसद बैठक अघि नै छलफल हुने एकीकृत नेकपा माओवादीका मुख्य सचेतक गिरिराज मणि पोखरेलले जानकारी दिनुभयो। आजको छलफलले सहमति गर्ने र संसद खुलाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। लगातार संसद बैठक अवरुद्ध भइरहँदा नागरिकमा असन्तुष्टि बढेको भन्दै सभामुख सुभाष चन्द्र नेवाङले छिटो सहमति गर्न आह्वान गर्दै आउनुभयो। प्रधानमन्त्री सहित मुख्य दलका शीर्ष नेताहरूले पनि सहमतिमा जोड दिँदै आएका छन्। तर एकीकृत माओवादीले उठाएको मागमा दलहरूबीच एकमत हुन सकेको छैन। एकीकृत नेकपा माओवादीले सार्वजनिक सहमति अनुसार उच्च स्तरीय राजनीतिक सहमति गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गर्दै आएको छ। तर नेपाली कंग्रेस र नेकपा एमाले एकीकृत माओवादीलाई समितिको नेतृत्व दिन नहुने अडानमा रहेका छन्। बजेट रकमान्तर संविधान सभा चुनावमा भएको भनिएको धाँधलीबारे छानबिन समिति गठन गर्न भने यसअघि नै सहमति भइसकेको नेताहरूको भनाइ छ। तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजेपछि सुरु हुने बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरूको निकोल सम्बन्धी प्रतिवेदन 2071 र सहमतिको विषयहरूको निकोल सम्बन्धी प्रतिवेदन 2071 बारेमा सभासदहरूले आआफ्नो धारणा राख्नेछन्। राज्य पुनर्संरचना बारेको छलफल सकिएपछि संविधान सभामा देखि मौलिक हकको बारेमा छलफल सुरु भएको हो। सभासदहरूले मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्न आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न प्रजनन अधिकार दिन ज्येष्ठ नागरिकलाई सुरक्षा दिनुपर्नेमा जोड दिएका छन्। पूर्वी चितवनको रत्नगर साथ निपनीमा गैराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट हेटौडा नगरपालिका 3 चौकी टोलका अन्दाजे 30 वर्षीय मुकेश सुनारको मृत्यु भएको इलाका प्रहरीकाले रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको N5/527 बसले विपरीत दिशातर्फ जाँदै गरेको N15/4847 मोटरसाइकललाई राति 1:30 बजेतिर ठक्कर दिएको हो। सुनारको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरीकाले रत्नगरका प्रमुख प्रहरी नायब उपरीक्षक टिक्का बहादुर कार्कीले जानकारी दिनुभयो। ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको नयाँ जहाजले आउँदो असार 15 गतेभित्र व्यवसायिक उड्डयन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार दर्ता भएपछि अब आवश्यकहरू प्रक्रिया सुरु गरेर उड्डयन सुरु गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता रामहरि शर्माका अनुसार ढिलोमा असार 15 गते उड्डयन सुरु गर्ने तयारी रहेको छ। गएको वैशाख 14 गते काठमाडौँ आइपुगेको 56 सेट क्षमताको यो जहाजले जेठ 1 गतेदेखि नै व्यावसायिक उड्डयन गर्ने तयारी भएको थियो। तर उड्डयनको लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा ढिलाइ भएको हो। निगमले थप 5 वटा नयाँ जहाज पनि ल्याउने तयारी गरेको छ। थप 1 अनुदानमा र 4 वटा खरिद गरेर ल्याउन लागेको प्राधिकरणले जनाएको छ। चीनकै अनुदानमा अर्को जहाज अबको 3 हप्ताभित्र आइसक्ने शर्माले बताउनुभयो। खरिद गरेर ल्याउने थप 4 वटा जहाज चाहिँ कार्तिकभित्रमा ल्याइसक्ने तयारी छ। पूर्वी चितवनको पर्यटकीय स्थल कङ्काली माईको मन्दिर पुग्ने 4 किलोमिटर गोरेटो बाटोलाई सुधार गरिएको छ। मन्दिरमा आउने भक्तजन र पर्यटकहरूको सहजताका लागि सो बाटो व्यवस्थित गरिएको हो। स्थानीय नवप्रभात विकास केन्द्र सैनिकपुरको आयोजना र जिल्ला विकास समिति चितवनको पर्यटन प्रबन्धन शाखाको आर्थिक सहयोगमा सो बाटोको सुधार कार्य गरिएको हो। बाटो पुननिर्माण गर्न 300 बढी स्थानीयवासीहरूले श्रमदान समेत गरेको केन्द्रका अध्यक्ष दिल्लीराम सापकोटाले जानकारी दिनुभयो। बाटो निर्माणका लागि जेबी सचितवनले 1,00,000 रुपियाँ रकम उपलब्ध गराएको छ। अब बाटो निर्माणपछि मन्दिरको प्रबन्धन गर्न खैरेनी नगरपालिकाले समेत थप चासो दिने स्थानीयवासीहरूको विश्वास रहेको छ। केन्द्रले यस्तो क्षेत्र भविष्यमा मौलाकालिका जस्तै प्रख्यात हुने दावी समेत गरेको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, राज संस्थावादी वृहत समूहले आउँदो वर्षको वैशाख 11 गते भित्रै राज संस्थालाई पुनर्स्थापना गर्ने उद्घोष गर्नुलाई तपाईँ के भन्नुहुन्छ? यी दलका नेताहरूलाई चुनौती बे भारतको साथ पाएर हुने हो से असम्भव कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। अब पालो ट्राफिक खबरको, यति बेला नानगढ हेटोडा बेरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9-20 काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 98551-7043। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नु हुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। अन्तर्राष्ट्रिय समाचार, दक्षिणी सुडानमा सरकार र विद्रोही बीच युद्ध विराम सम्झौतामा सहमति भएको छ। द्विपक्षीय 60 दिनभित्र संक्रमणकालीन सरकार गठनमा पनि सहमत भएका छन्। इथियोपिया याको आदेश अभावमा विकासका लागि अन्तर सरकारी प्राधिकरण आइजिएडीको सम्मेलनका क्रममा दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिएक मासार बीच यस्तो सहमति भएको हो। सुडानको द्वन्द अन्त्यमा मध्यस्थता गरिरहेको पूर्वी अफ्रिकी क्षेत्रीय संगठन आइजिएडीले दुवै पक्षले सम्झौता पालना नगरे प्रतिबन्धको चेतावनी दिएको छ। इथियोपियाका प्रधानमन्त्री हाइले मारियम जेथासले दुवै पक्षी सहमति कार्यान्वयनमा असफल भए आइजिडिएजीले दक्षिण सुडानमा शान्ति कायम गर्ने प्रयास गर्ने र त्यस्तो अवस्थामा प्रतिबन्ध लगायतका दण्डनात्मक उपाय पनि अपनाउन सक्ने बताउनुभयो। उहाँले यसअघि मे 9 तारिकमा भएको युद्ध विराम सम्झौता भङ्ग गरेकोमा दुवै पक्षको आलोचना गर्दै उहाँले युद्ध जारी राख्ने प्रवृत्ति देखिएको टिप्पणी पनि गर्नुभयो। दक्षिण सुडानमा चलेको द्वन्द्वको विषयमा छिमेकी मुलुकले चेतावनी जारी गरेको यो पहिलोपल्ट भएको बीबीसीले उल्लेख गरेको छ। दक्षिण सुडानमा पछिल्लो समय चलिरहेको द्वन्द्वका कारण 13,00,000 मानिस विस्थापित भएका छन्। खेल समाचार, विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष सेप ब्लाटरलाई अर्को वर्ष पद छोड्न दबाव बढेको छ। आगामी वर्ष हुन लागेको चुनावमा 5औं कार्यकालका लागि ब्लाटरले आफ्नो होड त्याग्नुपर्ने बताएका हुन्। फिफा कङ्ग्रेसको बैठक अघि युरोपका फुटबल संघका प्रतिनिधिको बैठकमा अनिहोली ब्लाटरको नेतृत्वमा फिफाले भ्रष्टाचारका धेरै मुद्दा सामना गर्नु परेको र उनका छवि खराब भएको बताएका हुन्। डच फुटबल एसोसिएसनका प्रमुख माइकल भान प्रागले आगामी कार्यकालमा ब्लाटरले अध्यक्ष बन्ने कोसिस गर्न नहुने र फिफाका बारेमा अहिले भइरहेका सबै स्क्यान्डलको जिम्मा ब्लाटरले नै लिनुपर्ने बताउनुभयो। केही वर्ष यता भएका क्रियाकलापले फिफा निकै बदनाम भएको उहाँको तर्क छ। यस्तै इङ्ल्यान्डका फुटबल एसोसिएसनका प्रमुख ग्रेग डाइकले सन् 2022 को विश्वकप आयोजनाको जिम्मा कतारलाई दिएको विषयमा ब्लाटरले दिएको प्रतिक्रिया चिन्ताजनक भएको बताएका छन्। म्यान्चेस्टर युनाइटेडका पूर्व प्रमुखले पनि ब्लाटरले फेरि पदका लागि उठ्नु निराशाजनक भएको बताउनुभयो। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज छलफल हुँदै संविधान सभाको बैठक पनि आज बस्दै। सिनबाट अनुदानमा ल्याएको नयाँ जहाजले आउँदो असार 15 गतेभित्र व्यवसायिक उठान गर्ने, थप 5 वटा नयाँ जहाज पनि ल्याउने निगमको तयारी। सरकार र विद्रोही बीच दक्षिण सुडानमा युद्ध विराम सम्झौतामा सहमति, द्विपक्षीय 60 दिनभित्र संग्रहणकालीन सरकार गठनमा पनि सहमत। र विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष ब्लाटरलाई अर्को वर्ष पद सुन्न दबाव। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556562090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र SLC र +2 गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 9542146174।